www.attableeg.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولله العزة ولرسوله وللمؤمنين ولكن للمنافقين لا يفقهون. شاید پہلے سنا بھی چکا ہوں، مجھے نہ بھی سنایا. منافقین کہتے تھے کہ جب ہم مدینہ پہنچیں گے تو ذلیل لوگوں کو نکال دیں گے. یہ صحابہ کے بارے میں کہتے تھے، یہ لوگ عزت والے نہیں ہیں، غریب لوگ ہیں، ہم ان کو نکال دیں گے، ان کو اپنے ملک میں اپنے شہر میں رہنے نہیں دیں گے. اللہ تعالیٰ نے فرمایا کہ یہ کیا نکالیں گے، عزت تو بس اللہ کی، وللہ العزت ورسول ہی بری لوگ ہیں، بلا کنر مرا کے پھر اللہ کو سمجھتے نہیں. نبی اکرم صلی اللہ علیہ وسلم نے بھی عزت کو اللہ ہی سے مانگا، جبکہ نبی تھے، رسول تھے، سب سے بڑے نبی سید المرسلین. یعنی فرماتے تھے کہ اللہ میں انی ذلیل فعزنی، اللہ میں انی فقیر فعزنی. کیا ہوتا تھا اللہ میں انی ذلیل، جب اللہ تعالیٰ نے فرمایا وللہ العزت ولرسول ہی وللمؤمنین، منافقین تج پر رد کیے ہوں گے کہ نہیں عزت ہم کو حاصل ہے، جبکہ اللہ تعالیٰ فرماتے ہیں رسول کے عزت ہے، لیکن نبی کریم صلی اللہ علیہ وسلم کی عبدیت کا تقاضا ہوا کہ ہم اللہ تعالیٰ ہی سے عزت مانگیں، اللہ ہی سے غنا مانگیں، اللہ ہی کے سامنے اپنی حاجت کو پیش کریں. کوئی حاجت روا ہے مومن کو بھی یہی سنت اپنے نبی کے اختیار کرنا چاہیے. اسی میں عافیت ہے، اسی میں فلاح ہے. نبی اکرم صلی اللہ علیہ وسلم دعا فرماتے ہیں اللہم انی ذلیل فعیزنی، اللہم انی فقیر فرزنی. اللہ میں ذلیل ہوں اس کو عزت دیجیے، اور میں فقیر ہوں اس کو روزی دیجیے فرزنی. یہ سوال تو کرتے ہی رہنا چاہیے اللہ تعالیٰ سے عزت کر. اللہ تعالیٰ جو عزت دے گا اس کو کوئی ختم نہیں کر سکتا. دنیا کی عزت کیا ہے؟ ہمارے ایک آتے تھے، وزیر تھے، کبھی آتے تھے نہ بڑی موٹر سے آتے تھے، ہر جاتے تھے یہاں سے وہاں تک کی موٹر، وزارت میں تھے، جب وزارت ختم ہو جاتی تھی رکشے پہ آتے تھے. یہ عزت کچھ نہیں. ہمارے حضرت فرماتے تھے بھائی کرایہ ان کو دے دو جاتے تھے، میں دیتا تھا کرایہ تو کرایہ جاتے تھے. یہ عزت دنیاوی، وللہ العزت ورسول وللمؤمنین ولکن المنافقین لا یفقهون. منافق خالی اپنی ظاہری عزت کو دیکھتے ہیں، اپنی ظاہری غنا کو دیکھتے ہیں، کئی دن کی وہ عزت ہے، کئی دن کی وہ غنا ہے. ہم نے سنا ہے کچھ دن پہلے اور پوتیاں بھیک مانگتی ہوئی نظر آئی کرتے وغیرہ میں، پوری حکومت ہندوستان افغانستان کی حکومت، ان کی پوتیاں بھیک مانگتی ہوئی کرتے نظر آئی. ان کی حکومت کے کچھ امتحان جب چاہے مالک یوم الدین، یوم الدین کا مالک وہی ہے. علماء لکھتے ہیں مالک یوم الدین ہی نہیں، مالک یوم دنیا بھی وہی ہے اللہ ہی، یہ نہیں کہ یہاں مالک ہے، لیکن کیونکہ بظاہر مجازی طور پر معلوم ہوتا ہے کہ یہ بھی صدر صاحب ہے، ابھی وزیر صاحب ہے، پھر وہ کچھ نہیں، تو بظاہر کیونکہ مالک یوم دنیا بھی معلوم ہوتے ہیں کہ اس کی نفی کرتے ہوئے اللہ نے کہا مالک یوم الدین، اس میں کوئی کی مرادت نہیں ہے اور نہ کسی کی شرکت ہے. مالک یوم دنیا میں بظاہر شرکت معلوم ہوتی ہے، لیکن مالک یوم الدین میں کسی آتا ہے روایتوں میں کہ اللہ رب العزت عرش پر عرش نشین ہوگا، और मलकुल मौत से पूछेगा कि बताओ कितने लोग जिंदा है, जरूर आपके साथ मिकाइल है, जुबीर है और फला फला है, कहने को मौत दे दो, मलकुल मौत मौत दे, अल्लाह ताला पूछे जाएंगे, अखीर नहीं होगा कि अब कौन जिंदा है, या रब्बुल आलमीन आप जिंदा हैं, मैं जिंदा हूं, मलकुल मौत कहेगा, और मलकुल मौत से नहीं कहेंगे कि तुम मौत इसकी रूह निकाल लो, मुत अल्लाह ताला फरमाए मर जाओ, मुत वो भी मर जाएगा, अब अल्लाह ताला अर्श पर होगा, कोई नहीं होगा, न जिब्रील होंगे न मिकाइल होंगे, कोई सिर्फ खुदा के, विश्व की बात हजरत हमारे सुनाते थे, अजीब चेहरा हो जाता है, तुम भी मर जाओ, उस वक्त अल्लाह मुस्तवी होगा अर्श पर और फरमाएगा लेमन मुल्क हम आ तो जाओ, किसका मुल्क है, कहां गए सदर अमरीका और हिंदुस्तान और अफराद, कहां गए, न जिब्रील रहेंगे न मिकाइल रहेंगे, इन लोगों की क्या हैसियत है, लेमन मुल्क हम आज के लिए बताओ किसका मुल्क, खुद ही अल्लाह जवाब देगा, लेमन मुल्क लिल्लाह वाहिद कहार, वाहिद कहार का मुल्क है, कोई ईश्वर नहीं, अब न्याय मालिक दुनिया जो थे उनका वजूद ही नहीं होगा, मुल्क क्या ले आएंगे या हुकूमत क्या ले आएंगे, न फरिश्ते रहेंगे न जिन रहेंगे न इंस रहेंगे न ममलूक रहेंगे न मालिक रहेंगे, लेमन मुल्क लोग आज के किसका मुल्क, लिल्लाह वाहिद कुरान है, लिल्लाह वाहिद कहार, वाहिद कहार का मुल्क, क्या है छोड़ी सी दुनिया पर नाश कर रहे हो, कोई कोई हैसियत नहीं है, एक वक्त में बादशाह होता है दूसरे वक्त में भीख मना हो जाता है, इसमें दुनिया की हकीकत में समझे, एक वक्त में क्या होता है, जब तुर्की में जलजला आया था 10 साल पहले मेरा वाकया है, तो हमारे मारा मोहम्मद इस्माइल साहब टंकार भी गए तुर्की, एक मालदार आदमी मिला, कहा माना ना इनको खिताब किया किसी को मारा है, कहा है कि जलजले से पहले सबसे मैं मालदार था, सबसे बड़ा मालदार था, और उसी वक्त जलजले के बाद सबसे गरीब होगा, सिवाय लूंगी के बनियानी मेरे कुछ नहीं, दुनिया अल्लाह देख रहा था भी रहता है, ये मेरी मुल्क बालू महाराणा हमारे यहाँ आते आए, मालूम बहुत मालदार थे, गुजराती के थे, आप लोग हैं शहर में गए भी हैं, कहा मैं फला जगह का हमारा यूं साहब के जरिए से गया, फला जगह का हूँ, कट गया टिकट मेरा, शादी छूट गया, ये तो सब लोगों ने समझा कि वैसे मुसाफिर लोग आते हैं, कुछ भोग रहते हैं, मालूम बहुत बात बहुत अफसोस भी हुआ हम लोगों को, बहुत बड़े आदमी थे जो वाकई वो फकीर हो गए थे, कुछ नहीं जब चाहे अल्लाह फकीर कर दो, जब चाहे गनी कर दो, फकीर लाते देर नहीं उसको कर गया, बिल्कुल बेबस हो जाता आदमी, कुछ नहीं कर सकता, ले मैंने मुल्क योम इतनी नाज नहमत जो है ये सब कुछ भी नहीं, सब फना हो जाने वाली है, इंसान सही मानों में इंसान वही है जो अपनी हकीकत को पहचाने, आज है कल हम क्या रहेंगे कुछ नहीं जानता, इस वजह से अल्लाह ताला ने कहा मालिक योम दीर्घ मुजाहरा वहां होगा, आज के दिन सब बादशाह कोई सदर कोई कुछ नहीं, लमन मुल्क यौम लिल्लाह वाहिद फरमाते हैं, वलिल्लाह इज्जत हो जिसका मुल्क होगा उसी के लिए इज्जत भी होगी, लिल्लाह इज्जत हो वलि रसूल ही वलि मोमिनीन लाकिन निर्मला तो खेल लायक हो, इसी बराबर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह तो ये फरमाते हैं अल्लाह के रसूल के लिए इज्जत है, लेकिन ये बताया आप वलिल्लाह इज्जत हो वल रसूल ही वलिल मोमिनीन, लेकिन हुजूर क्या फरमा रहे हैं ये अल्लाह मिनी जलील फईन, ये अल्लाह शहादत दे रहा है कि आप बाइज्जत हैं, ये वही कह रहे हैं अल्लाह आपने दिया है सब जब चाहे सब कर ले, अल्लाह मिनी जलील फईन अल्लाह मिनी फकीर हूँ मैं फकीर हूँ मुझको रोजी दीजिए, मैंने बयान किया कि एक करेक्टर साहब आए प्रतापी के करेक्टर से, हजार बहुत परेशान कर दिया इन लोगों ने, वहां की कलेक्टरी सुनते बहुत मुश्किल होती है, बहुत परेशान कर दिया, فرمایا کہ میں کہہ رہا تھا نا کہ اس کو نہ لو, کس نے کہا تھا؟ لیکن بھی بتلایا یہ دعا پڑھا کرو, اللہ یا اللہ کرپٹر دعا کیا. لیکن جب نبی کر رہا تھا کرپٹر کمشنر کی کہہ رہی ہے اللہ امین یہ دعا ہوتا ہے, اچھا علاج بھی ہوتا ہے. اللہ امین ذلیل ہوں, اللہ میں ذلیل ہوں اس کو عزت دوں گی, میں فقیر ہوں اس کو روزی دوں گی. اللہ تعالیٰ روٹی کا محتاج کر دیتا ہے. حضرت موسیٰ علیہ الصلوۃ والسلام نے جب شعیب علیہ السلام کی لڑکیوں کے بکریوں کا اس کا پانی بھر دیا پیا دیا ہے, تو وہاں سے اٹھ کر کے سائے میں جا کے بیٹھ گئے, سائے کے لفظ ہے. اسے لکھا ہے کہ تصوف کا اس مسئلہ معلوم ہوا کہ اپنے مجاہدے کے لیے ضروری نہیں کہ دھوپی میں بیٹھے, سائے میں جا کے بیٹھے. تصوف کا مسئلہ لکھا ہے لیکن سائے میں جا کے بیٹھے تاکہ یہ نہ ہو کہ ہم کہتے ہیں دھوپی میں بیٹھے مجاہدہ کیا تھا اور مجاہدہ کریں گے, یہ سب بےخوفی والا تصوف ہے. یہ طریق بےخوفا سائے میں جا کے بیٹھے اور وہاں سے ان بچیوں یہ ہے طریق ان بچیوں سے یا ان کے باپ سے اجر کے طالب نہیں ہوئے, اللہ سے طالب ہوئے, اے اللہ میں روٹی کو بھوکا ہوں مجھے روٹی کی احتیاج. حضرت علی نے فرمایا کہ روٹی مانگا انہوں نے, روٹی کا محتاج اللہ ہی سے اس حاجات کا, نہ شعیب علیہ السلام سے کہا نہ ان کی بیٹیوں سے کہا, پانی تو پلا دیا ہے, بیٹھ گئے اللہ سے جو کچھ ہے اللہ سے مانگنا ہے. روٹی کا سوال حضرت علی نے فرمایا کہ روٹی مانگا کہ اللہ کو روٹی دیے. کہتے ہیں سب سے زیادہ عبودیت روٹی میں ہوتی ہے انسان کے, کہا اگر بھوک نہ لگے تو آدمی سب سرکش ہو جائے. اللہ نے بھوک مسلط کر کے عبودیت کو تعریف کیا کہ تم محتاج ہو, ایک روٹی کے محتاج ہو اور کسی چیز کے محتاج ہو رہا کیا بات ہے. ایک روٹی ہاتھ پھیلا دیتا ہے. حضرت امام راہ صاحب آئے بنارس میں, ہمیں یہ جلسہ تھا تو ہم نے اسے کہنے لگے دیکھو میں سراہی یہی جب چلتا ہوں پانی والی سب ہلتے ہیں, جب سراہی لے کے پانی بھی چلتے ہیں تو باقی سب لے کے چلتے ہیں, چلا رہے سراہی رہے. کہا لیکن گاڑی رک گئی کہیں, الو چل رہی تھی, گرمی تھی, سب میرے پاس آئے وہ پانی کے لیے پانی دے دیے. جو لوگ ہنستے تھے وہی مانگنے آ گئے پانی, ہاتھ پھیلا دیتا. روٹی ایسی کی بھوک ہے آدمی ہاتھ پھیلا دیتا ہے. ایک روٹی کے لیے لکھا ہے, اسی میں کاربر یہ ہے کہ اگر بھوک نہ لگے آدمی کو تو ہر آدمی کہا ہے بادشاہ ہو جائے, ہر آدمی متکبر ہو جائے. بھوک میں سب آئی بھائی درست ہو جائے, آئی بھائی ہم لوگ آئی بھائی سب درست ہو جائے. بھوک ایسی چیز بے سبزی, خود نبی اکرم صلی اللہ علیہ وسلم نے بہترین یہ بدترین کیا ہے خوابگاہ میں کا ساتھی ہے, بدترین نیند نہیں آتی ہے, نیند کروٹے بہتا رہتا ہے, بھوک لے جائے پیاس لے جائے. بھائی تھوڑی دیر بعد میں کہتا ہوں پانی پلا دو بھائی, کیا پانی مانگے سب کے سامنے مانگنا پڑا مجھے, مانگ نہیں, مانگنا خود ایک ذلت ہے. لیکن مانگتا آدمی پانی مانگا کہ نہیں, ابھی بسکٹ مانگ لیں گے, یہ سب تین تین چار چار بسکٹ چھوڑ کے چلے جاتے ہیں. مگر ایک بسکٹ جو ہے جان بچانے والا ہے اور تم اس کی قدر نہیں کرتے, اسی چھوڑ کے کھلا ہوئے گھر چلے جاتے ہیں. ایک بسکٹ بات ہوتا ہی نہیں, میں وہاں بیٹھتا تھا پڑھ ہی نہیں سکتا تھا, میں کہا جلدی سے ایک بسکٹ کے ساتھ پانی پلا دو میں پڑھ تو سکوں. ایک بسکٹ کا آدمی ہوتا ہے, قدر نہیں کرتا آدمی. ہمارے حضرت یہ اتنا ٹوٹے لوگ کھا لیتے تھے, کہا اس کی جب قدر نہیں ہوتی اور جب روٹ جاتے ہیں تو پھر نہیں آتے. اے عائشہ اس کی قدر کر, روٹی کا ٹکڑا تھا, اے عائشہ کی بالکل یہ حال ہمارے حضرت کا تھا. کہاں پلا جگہ چاقے گھر کا, کیونکہ نامدان میں اتنے اتنے چاول پڑے رہتے تھے, آج وہ فقر فاقر مبتلا ہو گئے اسی کی وجہ سے. اب میں تو کہتا ہوں سعودیہ گیا مجھ سے ایک آدمی کھانے کی دس آدمی کا آتا ہے کھاتا پھینک دیتا ہے, دیتا ہے اتنی بے عزتی کھانے کی, جہاں کھانے کی اتنی قدر ہے. جہاں ہم لوگ 1978 میں گئے تھے حج کے لیے تو ادن میں جہاز رکا تھا پانی والا جہاز, بھوکے لوگ آتے تھے مانگ رہے تھے, لڑکے روٹی مانگ رہے تھے. وہاں جانے کے بعد میں تمہیں صاحب گیا, میں رونے لگا یا اللہ اس روٹی کے لیے حضرت فاطمہ بھوکی رہتی, اس روٹی کے لیے حضرت علی نے جا کر کے مزدوری کیا, کھجور لائے حضور کو بھی کھلایا ان کو بھی کھلایا. آج اتنی فراوانی ہے कि इशराक और फजूल खर्ची में ये लोग मुबतला हो रहे हैं, क्या होगा। मैं बहुत कहता था रोजी बहुत बड़ी, अल्लाह ताला ने उनको रुपया दिया है उसका हिसाब देगा। साबिर और शाकिर वही शख्स है, बस देखिए दरू फाली ने लिखा है साबिर और शाकिर वो शख्स है जो सही तरीके से माल हासिल करे और सही तरीके से माल को खर्च करे, तो साबिर और शाकिर है। साबिर और शाकिर वो है जो सही तरीके से माल हासिल करे और सही मसले में उसको खर्च करे। आते हैं जो सब है मर गए, एक आदमी था मर गया, वही जो हम लोग मोड़ पर है चार चार नाच घर ले आए थे, मर गए वहां, किसी ने कहा भी नहीं माना, मर गया खत्म हो गया, इतना रुपया किसी हद नहीं, खत्म। पता भी कहा गया, हम पता भी नहीं था मर गया वो, हमें कहा मालूम मर गया खत्म। तमाम वहां के लोगों ने कहा कि ये शख्स नाच इस जगह पर कभी नाच गाना नहीं हुआ है, बिल्कुल मोड़े पर है जैसे हम लोग आपका कभी नाच गाना यहाँ क्यों करा रहे हैं, न वो रहा ना नाच गाना रहा है। ये दुनिया मुझे कुल्लो मना रही है अफवाह, हर चीज पर होने वाली है कोई चीज, तुम्हारा हाल भी नहीं रहेगा, हाल कभी अपने नादाना हो, कुछ हाल मिला है जलील न समझो, ये हाल अल्लाह सर्व कर लेता है। हज़रत मौलाना गंगोई फरमाते हैं इस हाल की कदर करो, अगर तुम्हारी तिलावत में या जिक्र में नमाज में कोई हाल आ रही हो तो उसकी कदर करो, नाज़ और गुरूर न करो, अगर नाज़ और गुरूर करेगा अल्लाह सर्व कर लेगा, देगा भी नहीं। अगर थानवी कहने एक शख्स थे बहुत बड़े साहब हाल थे, तो लोग उनकी तारीफ करते थे, क्या रोने लगते थे, कहा अरे वो हाल जो मिला था वो तो ले लिया अल्लाह ने, तो अभी तारीफ कर रहे हो, तो अल्लाह ने ले लिया। गए कब्रिस्तान में अल्लाह थानवी गए, जाके बतौर नाच के उन्होंने कहा कि जो दौलत आप लोगों के सीनों से निकल चुकी थी मैं हासिल करके आया हूं, बतौर गुरू का उसी वक्त हाल खत्म हो गया उनका, मैंने किसी वर्ष सुना बादशाह गुजरा साहब हाल थे वो, और गए बतौर नाच के उजुब के तौर पर कब्रिस्तान में कहा कि जो दौलत खत्म हो चुकी थी मैं मौत थाली कहते लेके आया हूं उसी वक्त, मैंने खुद हल्ला सुना मारा उसी वक्त खत्म है। जब उनकी कोई तारीफ करता था रोने लगते थे, मेरी दौलत डूब गई है तो हमारी तारीफ कर रहे हो। अल्लाह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह फरमा रहा है आपके लिए, और नबी का अल्लाह इन्नी ज़लीलुन फ़ईज़नी, अल्लाह इन्नी फ़क़ीरुन फ़ईज़नी, मैं फकीर हूँ, मुझे दुआ याद नहीं हो पाती, वहां बड़ा वजह से बहुत बेचारे। जब खाना जाने लगे तो ये दुआ पढ़ती है अल्लाह हमने खाना खा लिया फिर हम मोहताज होंगे फिर हमको दीजिएगा, ऐसी अंदर दुआ है, मैं उर्दू में कह देता हूँ बाद में अरबी वाला लग नहीं आता है ना, दुआ है कि नहीं। जब दस्तरखान उठे तो ये दुआ करो, एक तो खाना आया तो शुक्र अदा किया, और एक खाना जब भूख अब नहीं हो सैराब हो भूख है तो ये नहीं ले जा, ले अब इसका ये भी एक है कि अब हमको जरूरत नहीं पड़ेगी जहनी तौर से, लेकिन देखो उर्दू की याददाश्त देखिए या अल्लाह जरूरत थी हमने खा लिया अब जरूरत नहीं वापस आ रहा है, जब हमको जरूरत पड़े तो फिर हमको दीजिएगा इसको, ये है रोजी मतलब, ये है मार्फत, इसको कोई मार्फत समझता है, मार्फत मानी कोई चीज याद समझती है, ये मार्फत है अपनी मार्फत, मन अरफ नफ्स हो अरफ रब, जो अपने फख्र और फाखर को याद करेगा समझेगा अल्लाह ताला उसको गना देगा। अल्लाहुम्मा फ़िनी बिहलाल का हरामिक व अबलनी बिफज़्ल का अमन सवाब, क्या हम शाफ़ अल-रहमान साहब फरमाते हैं कि कर्ज की अदायगी के लिए इससे बढ़ के कोई दुआ नहीं, कौन पढ़ता है, कोई कितने लोग कदर करते हैं, बतावे तो रहते देखने कोई बुजुर्ग का वजिया होता है क्या तहदीस है, यहाँ के सरदार रशीद एक बैठे हुए थे बम्बई में, हजरत फरमाया कि इनसे कहो जाके कहो उनसे या आज जो इदारे वाले या खानकाहों के लोग मोहताज हैं इस बिना पर हैं कि इन्होंने अपने आबा के वजाय को तरजीह दिया, नबी सल्लल्लाहु अलैहि वसल्लम के वजाय परेशान गिर गए ये लोग, नबी सल्लल्लाहु अलैहि वसल्लम की जो सुन्नत है जो उन्होंने इख्तियार किया जाहिर जो आला वारफा है वो भी उसका एक दर्जा है, लेकिन इस दर्जे से बढ़ा हुआ नहीं है। हुज़ूर ने फरमाया अल्लाह माशा फरमाया अल्लाह अल्लाह मग़फ़िरनी बिहलाल का हरामिक व अग़फ़िरनी बिफ़ज़्ल का अम्मन सवाब, माँ सवाब से हमको वही, ये दुआ हमेशा पढ़ने की مکے میں بھی پڑھا، مدینے میں پڑھا، ہر جگہ نبی صلی اللہ علیہ وسلم کو دعا، اللہم اکفنی بحلال کا حرامک و اب نہیں تو ہر جگہ ماسواس ماسواس ہے، تو بڑی غریبی دل سے پڑھو، اللہ تعالیٰ غریب کرے گا، نیا دے گا، دیکھیے قرض کی ادائیگی کے لیے میں خود دیکھا وہاں سے، وہ کتاب مل نہیں رہی ہے ماشاء اللہ، میں اسے کہا بھی اب نہیں بخر، اس سے عمدہ کوئی قرض کی ادائیگی کی دعا نہیں ہے، کیونکہ حدیث ہے صاف الرحمان صاحب فرماتے ہیں اللہم اغفر لی بحلال کا حرام و اب نہیں تو فضل کا مسواس ماسواس مستغنی کیجیے، مستغنی نہیں ہوگا، ضرور کرے گا تم، اس وقت ذلت سے بچنے کے لیے دعا کرو کہ اللہ تعالیٰ ہم کو احتیاط سے محفوظ رکھے، کفالت کرے اللہ، اپنے ہی بندہ بنائے، اپنے دل کا محتاج بنائے، دعا کرے، میں سمجھتا ہوں کہ یہ بھی دعا کرنا چاہیے، اپنے بال بچوں کو بھی محتاج نہ بنائے، والباقیات الصالحات، والباقیات الصالحات خیر عند ربک ثوابا وخیر عملا، میں بہت بیان کرتا ہوں اس پر، والباقیات یہ باقیات الصالحات اسے پورا دینی مراد ہے، سبحان اللہ الحمدللہ، یہ سب باقیات الصالحات جو ہمیشہ رہیں گے، یہ اللہ ہی بیان کر سکتا، کوئی نہیں بیان کر سکتا، والباقیات الصالحات خیر عند ربک ثوابا وخیر عملا، ثواب میں زیادہ ملے گا، اور امید کے لائق بھی یہی ہے، اپنے بال بچوں کو بھی امید رکھو، علامہ ابن جوزی نے لکھا ہے کہ مصیبت میں اپنی بیوی بچوں کو امید رکھنا سوا اللہ سے، اور کہا اگر کوئی امید کے لائق ہے، بہت عمدہ لکھا ہے علامہ ابن جوزی، کہتے ہیں اگر کوئی لائق امید کے ہے تو دینی بھائی ہے، اس کے علاوہ کوئی نہیں ہے، اپنے بیوی بچوں کو بھی اتقال نہیں کرنا ہے، لوگوں کو ہم نے خود دیکھا ہے، ایک آدمی جیل میں چلے گئے، بہت روپیہ تھا، لڑکی سے نہیں دیا، کہا نہیں چلے گئے، بس باپ گیا تو صالحات خیر ان رب کے ثواب و خیر عمل خیر، اللہ تعالیٰ ہم سب لوگوں کو اللہ پر بھروسہ، توکل، دو چیزیں ہیں جو طریق کی جائے، توکل اور توازن، توکل سے اللہ سے تعلق درست ہوگا اور توازن سے مطلب، کیونکہ صالح وہی صدقہ لاتا ہے شریعت میں، جو حقوق اللہ کو بھی ادا کرے، حقوق عباد کو بھی ادا کرے، باقیات و صالحات خیر عند رب ثواب و خیر، امید کے لائق بھی یہی لوگ ہیں، باقیات و صالح چیز امید رکھو، یا جو باقیات و صالحات والے ہیں ان سے امید رکھو، مطلب یہ ہے کہ جن کے اندر تدین ہوگا وہی کسی کا خیال بھی صحیح معنی میں کر سکتے ہیں، لکھا ہے کہ اگر تم کو سوال کرنا ہو تو صالحین سے، بس صالح صالحین صالحین سے سر، لہٰذا امام احمد میں حنبل کے دروازے میں بھی لگی جاتی تھی صالحین کی، جائز ہے لیکن سوال بھی ہر شخص سے نہ کرو، اللہ سے کرو، اگر بدل مجبوری تو حکومت سے کر سکتے ہو اور صالحین سے کر سکتے ہو، بہرحال میں کہہ رہا تھا ولی اللہ عزت ولی رسول ولی مبی ولیکن المنافقین لا یؤمنون يقولون لئن رجعنا الى المدينه ليخرجن الاعز من الاذل ولله عزته ولرسوله وللمؤمنين ولكن المنافقين سمجھتے نہیں، بے خوب تو جس دن نہ ذلیل ہوتے رہتے ہیں تبھی نہیں سمجھتے، ان کی عزت تباہ برباد، مردہ ان کو جلایا جائے، ان کو کیا عزت ہے کوئی، سیاہ جھنڈی دکھائی جائے عزت ہے کوئی، ذلیل بھاگے بھاگے پھر رہے ہیں اپنے عوام سے عزت ہے کوئی، اللہ کو کوئی ذریعہ کر دے جانے، ولی اللہ عزت ولی رسول ولی المؤمنین ولکن المنافقین لا یؤمنون، کہتے ہیں سو مومن، سو مومن رب سے عزت حاصل کرتا ہے، کہنا افضل لکھ رہے ہیں، یہ کون ترجمہ مات حاصل کر رہے ہیں، کتاب اسکندری کی ہے، حضرت حائزہ کے حکم سے ترجمہ ہے، اس میں بڑی برکت ہے اس کتاب میں، مجھے کچھ آج سمجھ میں نہیں آ رہا تھا کیا بیان کرنا ہے، طبیعت کچھ تھوڑا سا مغموم تھی، میں نے نکالا تو دیکھا یہ سامنے میں تو یہی دے دی، ابھی اس سے بڑھ کے گیا، ولی اللہ ولی رسول، سو مومن اپنے رب سے عزت حاصل کرتا ہے، تتھانی کرنا کرتا ہے، پتا بھی نہیں، یہ ہم آتھانی لوگوں کو پتا نہیں اس کتاب کا، تو ہم کو مجھے شیخ محمد نے سال بھیجا تھا تبھی معلوم پڑتی ہے، پھر تو ہم نے مکہ ملے تو ہم کھا لیا، عربی والی بھی حاصل کر لیا، لیکن نہیں بولے، سو مومن اپنے رب سے عزت حاصل کرتا ہے، और किसी से इज्जत नहीं लेता, माथानी सदमा कर रहे हैं। अच्छा, बहुत जबरदस्त सदमा किया है। उलमा ने लिखा है कि इस किताब में दर्जा माथानवी कर सकते थे, मक्के में किया है, क्योंकि मक्के में हमारा होना बिछोना यही किताब जी। सो मोमिन अपने रब से इज्जत हासिल करता है और किसी से इज्जत नहीं लेता है, क्योंकि यकीन रखता है कि इज्जत सब अल्लाह की है, उन्हीं के पास इज्जत है, इज्जत का खजाना उनके पास है। इज्जत का खजाना वली, यकीन रखता है कि इज्जत सब अल्लाह ही की है और वही इज्जत वाला है, उसके सामने कोई इज्जत वाला नहीं, उसके सामने कोई इज्जत वाला नहीं, और वही इज्जत देने वाला भी वल मुजिल वल मुईद, वही इज्जत देने वाला है, वही इज्जत दे रहा है। ये तारीख यही है, तसव्वुफ यही है, तवक्कुल पूरा हो और तवाज़ो पूरी हो, यह तसव्वुफ, तवक्कुल पूरा अल्लाह पर भरोसा और तवाज़ो अपने से कम, अपने को सबसे कमतर समझना, ये तवाज़ो। थोड़ा सा कोई मन समझ गया कि चार घर पहुंच गए, चार टका हो गया रुपया और चार कौल समझ लिया, बस हो गए कि सबसे बड़े हम आलिम हो गए, सबसे बड़े मालदार, कुछ नहीं। इल्म तो वह है जो अल्लाह कुछ से भेजता है तुम्हारे कुलूब पर। अल्लाह अल इल्म नूर, इल्म तो एक नूर है जो अल्लाह तारा कुछ से चीजों में डालता है, वो इल्म है। इल्म रस्मी पर क्या नाज करते हैं, बार फरमाते हैं इज्जत सब अल्लाह की है और वही इज्जत वाला है, उसके सामने कोई इज्जत वाला नहीं और वही इज्जत देने वाला है, कोई दूसरा इज्जत देने वाला नहीं। सो उस शख्स को एतमाद ने इज्जत दी, सो उस शख्स को एतमाद ने इज्जत दी और तवक्कुल ने हिमायत की, पर उसको खाली नहीं, पर सो उस शख्स को, अब ये लिख रहे हैं, पर उस शख्स को एतमाद ने इज्जत दी और तवक्कुल ने हिमायत की, जिसने अल्लाह पर एतमाद किया और अल्लाह पर भरोसा किया, वो इज्जत वाला है, पर उसकी खाली नहीं, उसको खाली नहीं, उसको जिल्लत नहीं, इज्जत भी मिलेगी, रोजी भी मिलेगी, उसको नहीं मिलेगी, सब करेगा। तवक्कुल ने हिमायत की पर उसको खाली नहीं, क्योंकि उसको अपने पर, अपनी किस्मत में सच्चा भरोसा है और उसको गम नहीं, क्योंकि अल्लाह की मन्नत पर उसको पूरा इस्तेमाल है, अल्लाह देगा। हम दूसरे से क्यों रुजू करें, और वो इस इशारे खुदावंदी को सुन रहा है, वला तहनु वला तहजनु अंतुम अलऊन इन कुंतुम मुमिनीन, तुम इज्जत वाले हो। यानी न जलील हो न मामूम, अल्लाह ताला फरमा रहे हैं वला तहनु वला तहजनु, यानी न जलील हो न मामूम हो, तुम ही ऊंचे रहोगे अगर ईमानदार हो। अच्छा तर्जमा किया थालवी ने, यानी न जलील हो न मामूम हो, तुम ही ऊंचे रहोगे अगर ईमानदार हो। सो मोमिन की इज्जत इसमें है कि मखलूक से तवा न करे, मखलूक से उम्मीद करे, और जिस इजनी बावजूद एक साहबी आ गए नबी सल्लल्लाहु अलैहि वसल्लम का, इजनी बावजूद हमको नसीहत कीजिए, मुख्तसर नसीहत कीजिए। फरमाया इजाकुम तरी सलाह फसल सलात मुअद्दिन वला तकल्लम बिकलामिन ताज़ा वज़न वाज में यास अम्मा फिया दिन्ना, जो लोग गाते हो उसे उम्मीद हो जाए। नमाज तो इस पढ़ो वो है कि आखिरी नमाज है, ऐसी बात करो कि उसे न करना पड़े, ये नसीहत मुख्तसर वाली, और आखिर में आज मेरे यास अब माफिया दिन्ना, लोगों के जो हाथों में उसे ना उम्मीद हो जाए। सो मोमिन की इज्जत इसमें है मखलूक से तमा न करे और बादशाह हकीकी पर वसू करे भरोसा, बादशाह हकीकी पर वसू करे। उसका ईमान नहीं मानता कि वो अपनी हाजत गैर रब की तरफ ले जाए, ईमानी को गलत आती है कि हम अपनी जरूरत गायरों को पाए। माँ थानी ने करके दिखा दिया मौलान, आप उनके मजबूरात को पढ़िए, मैंने बहुत नकल किया इसको, इस चीज को बहुत ज्यादा उजागर किया है, सबसे बड़ा लिखा है माँ थानी के तस्वीर का सुलूक बिल्कुल कनाब तवक्कुल भरोसा। फरमाते थे कि मौलवी को तो ऐसा होना चाहिए कि ये लोग ये सोचे हदिया देते वक्त कि मालूम ही कबूल करेगा कि नहीं कबूल करेगा, ऐसा होना चाहिए मुझे, डरता हदिया पेश करते हुए डर जाता है कि मालूम कबूल करेगा या नहीं करेगा। ये अब तो ऐसा हो गया मुखालफत, अब तो ऐसा हो गया है कि लोग मौलवी देखते हैं कहते हैं कोई सवाल न कर दीजिए आके, फर्क हो गया समझे नहीं, ऐसा न बने कि मौलवी की देख करके सवाल भी समझ में आए कि आएगा कोई मार देता है। ये आपने कर्म उसका ईमान नहीं मानता कि वो अपनी हाजर गैर रब की तरफ ले जाए, या अपने कल्ब को मासेवा की तरह मुतवज्जा करे। इसी वास्ते बाजों ने कहा है हो जो मोमिन उसको है कतान हराम, माथानी किसी दूसरे के शेर न कर रहे, हो जो मोमिन उसको है कतान हराम, रखे औरों से जो उम्मीदें अता, ठहर जा ऐ यार और कर जिक्र हक, हो फना उसने उसी में है बका, बस अल्लाह से लो लगाओ। मुल्क गीली बादशाहों को नसीब, मुल्क गीली बादशाहों को नसीब है, ये वो शाही है नहीं जिसको फना, ये जो कनात इख्तियार करता है ये बादशाह ऐसी है जिसको फना नहीं। मैं कहा औरंगजेब जैसे बादशाह, कितना बड़ा बादशाह, हिंदुस्तान पाकिस्तान अफगानिस्तान सबका मालिक, कुछ अल्लाह ताला ने हुकूमत ही खत्म हो गई, भूखे पोती पर पोती, लोग कितना इंतजाम करते हैं पोती पर पोती के लिए, क्या इंतजाम करते हैं। और जिस शख्स को अल्लाह ताला ने तमा की गुलामी से आजाद किया, जिस शख्स को अल्लाह ताला ने तमा की गुलामी से आजाद किया और तकवा की इज्जत दी हो उसको बड़ा एहसान फरमाया। जिस शख्स को अल्लाह ताला ने तमा की गुलामी से आजाद किया हो और तकवा की इज्जत दी हो उसको बड़ा एहसान है। अल्लाह ने तकवा दिया, गुलामी किसी की नहीं, तुम्हारे दी हो कल आजा गुलामी करना, और तकवा की इज्जत दी हो उसको बड़ा एहसान फरमाया और उस पर कामिल इनाम फरमाया, एहसान फरमाया और कामिल इनाम फरमाया। और यूँ जानना चाहिए अल्लाह ताला मुझको मुतअद्दद खरत इनायत किए, खरत ईमान, सोचो तुमको रुपया नहीं दिया तो ईमान तो दिया, ये कितनी उम्दा बात है। मुझे अल्लाह ताला ने मुझको मुतअद्दद खलात खलात इनायत किए, खलात ईमान, तुमको ईमान दिया कम दौलत है मोमिन, खलात मार्फत अल्लाह की मार्फत की है, अल्लाह पैदा करने वाली भी ऐसी मार्फत तो सभी को हर मुसलमान, खलात ताअत नमाज रोजा जो कर लेते हो ये भी अल्लाह ताला ने तुमको उम्दा नेमत दिया, इसे पर के क्या है। खलात सुन्नत, सुन्नत से भी अमल करते हो भाई, खाना इस तरह पानी इस तरह ले तो ये भी खलात, ये भी खलात एक बहुत बड़ा दर्जा है तुमको जो दिया है। सुन मखलूक से तमा करके और गैरों का आशा लगा कर उनको मलामत करो, अब उसके बाद कह रहे हैं मखलूक से तमा करके बहुत कुछ तुमको दिया है, ये दिया ये दिया, लेके फरमा रहे हैं तो मखलूक से तमा करके और गैरों का आशा लगा कर उसको मजा मर के तुमको बहुत से खलातों से नवाजा है। ईमान के दौर से मामूली बात है, यहूदियों को ईमान नहीं दिया तुमको ईमान दिया, कितने ही बरतर हों कितने ही बड़े हों कितने ही आला हथियार वाले हों जहन्नम में जाएंगे, जहन्नम के कुंडे हैं ये, तुमको अल्लाह ताला बचाएगा, जाओ ये जहन्नम में। हो सकता हमारे बुजुर्ग फरमाते हैं कि अल्लाह मोमिन को अल्लाह जहन्नम में जाए, जन्नत ही में शेर दाखिल करेगा जान, लेकिन यहूद और नसारा के लिए नहीं, तो दुश्मन है खुदा के भी, खुदा के रसूल के भी, खुदा की किताबों के भी, दुश्मनों को इज्जत वाले जगह में नहीं जाएगा। जन्नत दारे रजाए बारी है, बारी ताला की रजा, उन्हीं लोगों को भेजेगा जिनको दोस्त रखेगा और जिनसे उनको दोस्ती नहीं है दुश्मन, जहन्नम के लिए काफी है। यो मैं पूर्ण जहन महलिम तला थी वह तो पूर्व हजम मजीद बारह शेख अबुल हसन फरमाते हैं कि मैंने खाम में हजरत पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत से इरशाद फरमाया ऐ अली अपने कपड़े मैल कुचल से साफ रख, हरदम तुझको अल्लाह की मदद पहुंचेगी, अल्लाह की तरफ तवज्जो रखो। 700 ہونا شروع کرنا ہے. نمالی میں نے عرض کیا یا رسول اللہ میرے کپڑے کون سے ہیں؟ پر میں جان کہ اللہ نے تو اس کو خلعت ایمان دیا ہے. حضرت علی کو فرمایا خلعت معرفت دیا ہے، خلعت توحید دیا ہے، خلعت محبت نے نام فرمایا. شیخ کہتے ہیں اس وقت میری سمجھ میں اس آیت کے معنی آئے بس سیرابہ کا فتح ہی. اپنے کپڑوں کو پاڑ رکھو تو یہ ایک کپڑا کیا ہے ایمان کا، ایک کپڑا ہے طاعت کا، ایک کپڑا ہے حضرت علی کو بھی نہیں وہ سیابہ کا فتح ہے اپنے کپڑوں کو پاڑ رکھو. ہم لوگ خیال بھی نہیں ہوتا کتا پجا مقصود ہو پاک اس انداز سے کبھی نہیں سوچا ہوگا. یہ حضرت علی کہتے ہیں مجھے سیابہ کا فتح کو ہوتا تھا کون سے کپڑے ہم پہنے ہوئے ہیں. پر جو شخص اللہ کو پہچانے گا اس کی نظر میں سب چیزیں چھوٹی معلوم ہوں گی. جو اللہ سے محبت رکھے گا اس کے روبرو سب چیزیں بے قدر ہو جائیں گی. اور جو اللہ کو واحد سمجھے گا وہ کسی کو اس کے ساتھ شریک نہ کرے گا، پر ایمان لائے گا وہ ہر بلا سے معمون رہے گا. اور جو اللہ کا مطیع ہوگا اس کی نافرمانی نہ کرے گا، اور اگر نافرمانی ہوگی تو اسے کر کے مقبول ہو جائے گا. جان لو تجھ پر اللہ کی مہر ہو، محبت ہو، کہ سالی کے آخرت کو مخلوق سے امید اٹھانا اور اسے کچھ واسطہ نہ رکھنا ایسی زینت ہے کہ دلہن کے لیے زیور کی بھی زینت نہیں. آدمی کی زینت وہ ہے کہ تما نہ رکھے اللہ کو بولتا ہے. لیکن مثال دے دیا اور ان لوگوں کو اس عمر کی اس سے بھی زیادہ حالت ہے. ان لوگوں کو جس شخص کو شاہی خلط پہنایا جائے اور وہ اس کو محفوظ رکھے تو زیبا ہے، ہمیشہ اس کے پاس رہے، اس سے نہ چھیڑا جائے. جو خلط اناج کو میلا کر دے تو مناسب ہے اس بار نہ رہنے دیں. سو اے بھائی اپنے ایمان کو تمہیں مخلوق سے میلا مت کرو. کریم نے نصیحت آگے کر رہے سو اے بھائی اپنے ایمان کو تمہیں مخلوق سے میلا مت کرو اور سوال رب العالمین کے کسی پہ اعتماد مت کرو. اگر اللہ سے عزت حاصل کرے گا تو اس کے دوام سے تیری عزت بھی دائم رہے گی، اور اگر غیر سے عزت حاصل کی تو چونکہ اسے دوام نہیں عزت بھی دائم نہ رہوگی. ایک فاضل نے کیا مانگ عزت رب سے جس کو ہو قرار، مانگ عزت رب سے جس کو ہو قرار، مردے کی عزت ہے سب نہ پائے گا. اللہ ہم سب لوگوں کو ان تعلیمات پر عمل کرنے، ہمارے بزرگوں کی تعلیمات ہیں اور صحیح تعلیمات، صحیح معنی مومن، صحیح معنوں میں مسلم، صحیح معنی میں اللہ کا مطیع، جبکہ ان شفاعت کو بھی اختیار کرے. جو ظاہری نہیں باقی یہ سب زیورات ہیں، ظاہری یہ سب لباس ہیں. اللہ ہم سب کو تقوا کے لباس سے، قناعت کے لباس سے، توکل کے لباس سے ہم سب کو متأثر فرمائے، اور ہم سے سب بنیادی چیز اللہ ہم سے راضی ہو جائے. اللہ ہم ارضنا ورضانا، ہم کو راضی کریے، ہم سے آپ راضی ہو جائیے. ربنا تقبل منا انک انت السمیع العلیم، برحمتک یا ارحم الراحمین، وبحرمت سیدنا نبی کریم صلی اللہ تعالیٰ.